السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل۔ آداب عرض۔ آج ہم سبق نمبر 8 پڑھیں گے۔ آج کا کلیدی جملہ ہے مو ایچیدو اونیگائی شیماس، مہربانی کر کے ایک بار پھر۔ ہمارے سبق کی مرکزی کردار تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ انا ہیں۔ آج کے سبق میں ہم دیکھتے ہیں کہ انا اپنی یونیورسٹی میں کیسی جا رہی ہیں۔ وہ اس وقت جاپانی زبان کے پروفیسر سوزوکی کے کلاس میں بیٹھی ہیں۔ تو آئیے سبق نمبر 8 کا مکالمہ سنتے ہیں۔ پہلے کلیدی جملہ مو ایچیدو اونیگائی شیماس، برائے مہربانی ایک بار پھر۔ مینا-سان کورے او اوبوئیتے کداسائی، شکن نیو کدیماس۔ سینسے مو ایچیدو اونیگائی شیماس۔ اب ہم مکالمے کی وضاحت کرتے ہیں۔ بلیک بورڈ کی جانب اشارہ کرتے ہوئے پروفیسر سوزوکی کہتے ہیں مینا-سان کورے او اوبوئیتے کداسائی، آپ تمام لوگ اسے یاد کر لیں۔ مینا-سان، تمام لوگ یا آپ سب، کورے اس کا مطلب ہے یہ، او یہ کسی عمل کا مقصد ظاہر کرنے والا حرف ہے۔ اوبوئیتے کداسائی، برائے مہربانی اسے یاد کر لیں۔ اوبوئیتے کداسائی دراصل ایک فعل پر مشتمل ہے، اور وہ فعل یوں ہے اوبوئیماس، یعنی یاد کرنا، اور پھر اس کے بعد کداسائی، مہربانی کر کے۔ جب آپ کسی شخص کو کوئی کام کرنے کا کہتے ہیں تو آپ کداسائی استعمال کرتے ہیں۔ جی بالکل۔ یہ بتائیے انور صاحب کہ اس کے معنی ہمیں سبق نمبر 7 میں بھی بتائے گئے تھے، تو کداسائی کے معنی سے یہ مختلف نہیں ہے؟ اس وقت دکان سے کوئی چیز خریدتے وقت اظہار کے لیے استعمال کیا گیا تھا۔ جی بالکل، آپ نے درست کہا، تھوڑا سا معنی میں فرق ہے۔ اب اوبوئے ماس یعنی یاد کرنا جب کداسائی سے پہلے آیا ہے تو اوبوئیتے کیوں بن گیا؟ کیا ہم اسے اوبوئے ماس کداسائی نہیں کہہ سکتے؟ جی نہیں، اس طرح سے نہیں کہہ سکتے۔ جیسا کہ اوبوئے مس ہے تو فعل کی مس شکل جملے کے اختتام پر آتی ہے۔ جب ہم افعال کو جملوں کے درمیان میں استعمال کرتے ہیں، یعنی ان کے بعد کوئی دوسرا لفظ لگاتے ہیں، تو فعل لازم کی شکل استعمال کرتے ہیں۔ یہاں پر فعل اوبوئے مس کی فعل لازم شکل اس طرح تبدیل کی گئی ہے اوبوئیتے۔ اگر فعل کو اس طرح فعل لازم میں تبدیل کیا جائے کہ وہ تے پر ختم ہو تو یہ فعل کی تے شکل کہلاتی ہے۔ اب بات سمجھ میں آ گئی ہے، اگر فعل کے بعد کداسائی یعنی برائے مہربانی آتا ہے تو ان کی تے شکل ہو جاتی ہے۔ جی ہاں بالکل، آپ فعل کی تے شکل اوبوئیتے اور درخواست کے اظہار کے لیے لفظ کداسائی کو ایک ساتھ کہتے ہیں تو پھر یہ بنتا ہے اوبوئیتے کداسائی، جس کا مطلب ہے برائے مہربانی اسے یاد کر لیں۔ اس طرح آپ ایک درخواست کرتے ہیں۔ اب مکالمے کی جانب واپس آتے ہیں۔ پروفیسر سوزوکی کہتے ہیں شکین یوکو دیماس، یہ امتحان میں اکثر آتا ہے۔ شکین اس کا مطلب ہے امتحان، نی یہ ایک حرف جار ہے جو اس نقطے کی نشاندہی کرتا ہے جہاں پر کسی حرکت یا عمل کی ہدایت دی جا رہی ہے۔ یوک یہ ایک متعلق فعل ہے، اس کا مطلب ہے اکثر۔ دیماس یعنی آتا ہے۔ جب پروفیسر صاحب امتحانات کا ذکر کرتے ہیں تو سب طالب علم اس طرح رد عمل ظاہر کرتے ہیں۔ اے دراصل حیرانی کا اظہار کرنے والا لفظ ہے۔ اے کہنے کے بعد آپ ایک لمحے کو سانس روکتے ہیں، تو آئیے اسے کہنے کی مشق کرتے ہیں۔ اے اس کے بعد انا اچانک کہتی ہے سینسے مو ایچیدو اونیگائی شیماس، سر برائے مہربانی اسے دہرا دیجئے یا ایک بار پھر بتائیے۔ سینسے اس کا مطلب ہے استاد۔ سینسے اسکول کے تمام اساتذہ کے حوالے سے استعمال ہونے والا لفظ ہے۔ ویسے یونیورسٹی کے پروفیسروں کے لیے جاپانی لفظ یوں ہے کیوجو، لیکن طالب علم جب استاد کو بلاتے ہیں یا مخاطب کرتے ہیں تو سینسے ہی کہتے ہیں۔ مو ایچیدو ایک بار پھر، اور اس کے بعد اونیگائی شیماس یہ درخواست کرنے کا شائستہ انداز ہے۔ ہم موئیچیدو اونیگائی شیماس اس وقت کہتے ہیں جب ہم کسی کو کوئی کام دوبارہ کرنے کا کہتے ہیں۔ جی ہاں بالکل، موئیچیدو اونیگائی شیماس، برائے مہربانی ایک بار پھر۔ یہ آج کا کلیدی جملہ ہے اور بہت مفید جملہ ہے۔ آپ اس کو اس وقت استعمال کر سکتے ہیں جب آپ کو جاپانی سمجھ نہ آئے یا پہلی بار سنیں۔ جب آپ مو کہیں تو اسے تھوڑا سا لمبا کھینچیں۔ تو آئیے اب ہم اسے کہنے کی مشق کرتے ہیں۔ مو ایچیدو اونیگائی شیماس۔ اب ہم سبق نمبر 8 کا مکالمہ ایک بار پھر سنتے ہیں، لیکن اس سے پہلے آج کا کلیدی جملہ مو ایچیدو اونیگائی شیماس، برائے مہربانی ایک بار پھر۔ مینا-سان کورے او اوبوئیتے کداسائی، شکین نی یوکو دیماس۔ 先生、もう一度お願いします。 और अब बारी है हमारे कॉर्नर गुर की बातें की। इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात बताती हैं। आज हमने दरख्वास्त करने का तरीका सीखा और हमने फेल की ते शक्ल इस्तेमाल की और इसके बाद कुदासाई यानी बराए मेहरबानी या मैं आपसे दरख्वास्त करूंगी। बराए मेहरबानी हमें इसके बारे में मजीद तफसील बताइए। तो ये बात हम प्रोफेसर साहिबा से पूछते हैं। वो कह रही हैं कि जब आप जापानी में किसी से कोई काम करने को कहते हैं तो आप फेल की ते शक्ल के बाद यूं कहते हैं कुदासाई यानी मेहरबानी करके। फेल की ते शक्ल फेल लाजिम है जो ते या दे पर खत्म होती है। मिसाल के तौर पर जब आप दूसरों को कोई चीज याद करने के लिए कहते हैं तो इस फेल की ते शक्ल इस्तेमाल करते हैं उबोएमास। इसका मतलब है याद करना और इसकी ते शक्ल है उबोए ते। उसके साथ कुदासाई लगाएं तो ये इस तरह हो जाता है उबोएते कुदासाई। अब मैं आपको बताऊंगा कि मस पर खत्म होने वाले फेल या फेल की मस शक्ल को ते शक्ल में कैसे बदलते हैं। जैसे कि हमने फेल उबोए मस से उबोए ते बनाया। दरअसल इसका बुनियादी तरीकेकार महज मस को ते में बदलना है। मिसाल के तौर पर फेल खाना की जापानी है थाबे मस। इसकी ते शक्ल बनेगी थाबेते। तो ये यूं बनेगा थाबेते कुदासाई यानी बराए मेहरबानी खाइए। इसी तरह देखने के लिए है मीमास। इसकी ते शक्ल यूं बनेगी मीते। तो हम इसे इस तरह कहेंगे मीते कुदासाई यानी इस चीज को देखिए। फेल करना की जापानी है शिमास। इसकी ते शक्ल यूं बनेगी शिते। तो हम इसे इस तरह कह सकते हैं शिते कुदासाई यानी बराए मेहरबानी ये काम कीजिए। और इसी तरह एक और मिसाल फेल आना को कहते हैं किमास। इसकी ते शक्ल है किते। तो हम यूं कहेंगे किते कुदासाई यानी आइए। बुनियादी तौर पर आप फेल की ते शक्ल को सिर्फ मास की बजाय ते लगाकर बना सकते हैं। ये बहुत सादा तरीका है और ये तरीका उन अफाल के लिए इख्तियार किया जाता है जिनमें मास से पहले वाविल ई होता है यानी उबोए मस याद करना। इसी तरह से वो फेल भी इनमें शामिल होते हैं जिनमें मास से पहले वाविल आई होता है जैसा कि मीमास यानी देखना है। फेल की ते शक्ल बनाने के दूसरे तरीकों के बारे में हम अगले सबक में बताएंगे। हो सकता है कि जापानी जबान सीखने के लिए ते आपकी पहली रुकावट हो तो इस रुकावट को उबूर करने के लिए हम पूरी कोशिश करते हैं। सामीन ये था हमारा कॉर्नर गुर की बातें और हमारा अगला कॉर्नर है सौती अल्फाज। इसमें हम ऐसे अल्फाज मुतारिफ करवाते हैं जो आवाजों या रवैयों की अक्कासी करते हैं। जी तो मैमुना जरा अंदाजा लगाएं कि ये लफ्ज किस किस्म की आवाज को बयान करता है। दोकी दोकी। क्या ये दरवाजा खटखटाने की आवाज है? जी नहीं, ये आवाज बयान करती है कि हैरानी या डर में दिल की धड़कन कैसे तेज होती है। हम इसे उस वक्त भी इस्तेमाल कर सकते हैं जब दिल खुशी या तवक्कात के लिए धड़क रहा हो। तो अनवर साहब, अगर मैं मांगा को जहन में लाऊं तो उसके हीरो या हीरोइन जब भी परेशान होते हैं या अपनी पसंदीदा शख्सियत से बात कर रहे होते हैं तो वो अक्सर दोकी दोकी महसूस करते हैं। जी बिल्कुल ठीक। और हैरानी के लम्हे को बयान करने का एक लफ्ज ये भी है दोकी। हम अक्सर दोकी उस वक्त कहते हैं जब हैरान होते हैं। तो सामीन ये था हमारा सौती अल्फाज का कॉर्नर जिसमें हमने दोकी दोकी और दोकी ये दो अल्फाज हम मुतारिफ करवाए। सबक के इख्तिताम से पहले अन्ना आज के दिन पर नजर डालती हैं और ट्वीट करती हैं। तो हमारा कॉर्नर है अन्ना के ट्वीट। मुझे पता चला है कि हतमी इम्तिहान के अलावा हमारे छोटे छोटे टेस्ट भी होंगे। मैं परेशान हूँ कि कब हमारा टेस्ट होगा। मैं दोकी दोकी महसूस कर रही हूँ। सामीन उम्मीद है आपको आज का सबक पसंद आया होगा। हमारा आज का कलीदी जुमला था मोइचिदो नेगाई शिमास बराए मेहरबानी एक बार फिर। सामीन अगले सबक में हम आपको अन्ना की कॉलेज की जिंदगी के बारे में बताएंगे। तो हमारे साथ रहिएगा।